نحمده ونصلي على رسوله الكريم، أما بعد فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تعسر وتمم بالخير. سبق نمبر 294، آیت نمبر 144، سورة المعارج. لیسن نمبر 294، آیت نمبر 1-44، سورة المعارج. ترتیب کے اعتبار سے یہ 70 یعنی 70 نمبر کی سورت ہے اور مکی سورت ہے، دو رکوع ہیں، 44 یعنی 44 آیات ہیں، 260 کلمات ہیں، 977 حروف ہیں، اور مکی سورتوں میں 79 نمبر ہے، گویا کہ اس سے پہلے 78 سورات جو تھیں وہ نازل ہو چکی تھیں. اس سورت کا نام بھی سورت کے بالکل آغاز میں تیسری آیت ہے، من اللہ ذی المعارج، یہاں سے ہے. یہ کیا ہے اس کا مطلب؟ انشاءاللہ اس کو ہم آیت کی تفسیر میں دیکھیں گے، لیکن لفظ دیکھ لیں تو بلندیوں والا اس سے مراد یہ ہے. یہ سورت بھی تقریباً سورت الحاقہ ہی کے دور میں نازل ہوئی، اور یہ وہ دور تھا کہ کفار قیامت اور آخرت کو جھٹلا رہے تھے، جنت اور دوزخ کا مذاق اڑاتے تھے، اللہ کے نبی کو چیلنج دیتے تھے کہ اگر آپ واقعی سچے ہیں تو چلیے ہم آپ کو جھٹلاتے ہیں، پھر اللہ کا کوئی عذاب آتا ہے تو آئے، لیکن چونکہ عذاب نہیں آتا تھا فوری طور پہ، تو اس کی وجہ سے وہ اللہ کے نبی صلی اللہ علیہ وسلم کو جھوٹا سمجھتے تھے. اور اس صورت میں اگر ہم ترتیب کے اعتبار سے دیکھیں تو 29 پارے کے آغاز سے ہم نے دیکھا تھا کہ اس پورے پارے کا تھیم جو ہے وہ دعوت اللہ ہے. صورت الملک میں اللہ سبحانہ تعالیٰ کی توحید کا تذکرہ ہم نے دیکھا، سورت نون میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی رسالت اور آپ کے اخلاق کو دیکھا، سورت الحاقہ میں ہم نے قرآن پاک اور اسی طرح قیامت کی کچھ جھلکیاں دیکھیں. اب اس سورت المعارج میں ہم دین کی بنیادی تعلیمات کو دیکھیں گے، یعنی اس سورت کا جو بنیادی مضمون ہے وہ عبادات ہے، کہ جب کسی کو دین کی طرف بلائیں تو اس کو کس چیز کی دعوت دینی ہے اور کس چیز کی طرف پہلے بات کرنی ہے، کس کی بات میں. اور اس میں کچھ ایسی باتوں کا تذکرہ ہوگا جو سورت المومنون کی ابتدائی 10 آیتوں میں ہو چکا، اور اسی طرح پھر اس سورت کے اندر وہ چیلنج بھی موجود ہے جو مکہ والوں نے کیا تھا کہ اگر واقعی آپ سچے ہیں تو پھر آسمان سے عذاب لے کر آئیں، لیکن جب عذاب نہ آیا تو انہوں نے اللہ کے نبی صلی اللہ علیہ وسلم کو جھوٹا مانا. آیتوں کے ساتھ ساتھ اس سورت کے اندر سے جو چیزیں ہمارے لیے عمل کی ملیں گی اس پہ تھوڑی سی بات کریں گے. تو یہ سورت شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. سأل سائل بعذاب واقع للكافرین ليس له دافع من الله ذی المعارج تعرج الملائكة والروح إليه في يوم كان مقداره 50,000 سنة فاصبر صبرا جميلا انهم يرونه بعيدا ونراه قريبا. شروع اللہ کے نام سے جو مہربان اور رحم فرمانے والا ہے. کسی طلب کرنے والے نے اس عذاب کا مطالبہ کیا جو واقع ہو کے رہے گا، جسے کافروں میں سے کوئی ٹالنے والا نہیں. یہ عذاب اللہ کی طرف سے آئے گا جو بلندیوں کا مالک ہے، جس کی طرف روح اور فرشتے ایک دن میں چڑھتے ہیں، جس کی مقدار 50,000 سال ہے. پس اے نبی صلی اللہ علیہ وسلم، آپ صبر کیجئے صبر جمیل. یہ لوگ تو اسے بہت دور دیکھ رہے ہیں، مگر ہم اسے قریب ہی دیکھتے ہیں. یہاں سے آگے تک کی کچھ اور مزید آیات، یہ ساری جو ہیں انداز سے ہی ہمیں بتا رہی ہیں کہ یہ آیات کسی کی طرف اشارہ کرتی ہیں. تو سأل سوال کیا، سائل ایک سوال کرنے والے نے. سأل کا لفظ سین حمزہ لام سے ہے، اور عربی میں سوال دو معنوں میں استعمال ہوتا ہے، ٹو آسک سم تھنگ یعنی کچھ پوچھنا، کچھ سوال کا جواب جیسے ہوتا ہے کوشچن آنسرس کے معنوں میں، اور دوسرا ہوتا ہے ٹو سیک کچھ طلب کرنا، جیسے سوالی بیگر کو کہتے ہیں، گداگر کو کہتے ہیں. تو یہاں اس سے کون سا سوال مراد ہے اس کا اندازہ بات والے لفظوں سے ملتا ہے. ہم اس آیت کو دو طرح سے دیکھیں گے. سائلن سے بعض لوگوں نے یہاں مراد نظر بن حارث یا ابو جہل کو لیا ہے. سأل سائلن سوال کیا ابو جہل نے یا سوال کیا نظر بن حارث نے. کس بات کا؟ بی عذاب واقع, عذاب کا جو واقع ہو کے رہے گا. اگر اس کو ہم ابو جہل اور نظر بن حارث کے متعلق سمجھیں تو اس سے کیا مطلب بنتا ہے؟ کہ ان لوگوں نے عذاب کا مطالبہ کیا تھا, کیونکہ سعلا کے بعد جب با آتا ہے جیسے کہ یہاں آ رہا ہے تو فوری عذاب کے طلب کرنے کی طرف اشارہ ہے. اصل میں یہاں اس بات کی طرف اشارہ ہے جو سورۃ الانفال کی آیت 32 میں ہم پڑھ چکے, کہ جب ابو جہل بدر کے لیے جا رہا تھا تو اس نے خانہ کعبہ کے خلاف کو پکڑ کر ایک دعا مانگی تھی, اور یہ دعا اس کے اس جذبے کا اظہار تھی کہ وہ سچا ہے اور محمد صلی اللہ علیہ وسلم نعوذ باللہ جھوٹے ہیں. کیا اس نے کہا تھا؟ اللہم ان کان ھذا ھو الحق من عندک فامطر علینا حجارۃ من السماء, کہ اللہ اگر یہ حق ہے تیری طرف سے, یعنی یہ نبی اور یہ دین اسلام یہ باتیں جو کہتے ہیں اگر تیری نظروں میں یہ سچے ہیں نا تو لا پھر ہمارے اوپر آسمان سے ایک عذاب اور ہمیں اسی کے اندر ہلاک کر دے. یہ بات کون کر سکتا ہے؟ جس کو اپنے سچے ہونے کا یقین ہے, ورنہ بیوقوف سے بیوقوف شخص بھی کبھی اپنے لیے ایسی بری بدعا تو نہیں مانگے گا, لیکن یہ خود اپنی ہی اس بدعا کے نتیجے میں غزوہ بدر کے اندر ہی مارا گیا. تو بعض کہتے ہیں کہ اس سے مراد یہ سوال ہے جو اس نے اس موقع پہ مانگا تھا. اسی طرح سیرت کی کتابوں میں ہمیں یہ بھی ملتا ہے کہ نظر بن حارث ایک شخص تھا, اس نے بھی اسی طرح کی دعا مانگی تھی کہ اللہ اگر یہ حق ہے. میں حیران ہوتی ہوں اس بات کو پڑھتے ہوئے کہ ان کے دلوں کو اتنا یقین تھا کہ ہم حق پہ, کہ وہ اللہ کے نبی کو سچ پہ مان ہی نہیں سکتے تھے. اور یاد رکھیے ہر دور میں جو لوگ دین کے راستے میں رکاوٹیں کھڑی کرتے ہیں نا, یا نبیوں کو جھٹلاتے ہیں یا نبیوں کے مشن کے آگے روڑے اٹکاتے ہیں, وہ یہ سوچ کے نہیں اٹکاتے کہ ہم بہت غلط کام کر رہے ہیں, ہمیں جہنم میں جانا ہے, ہمیں جلنے کا شوق ہے, یہ نہیں سوچتے. وہ یہ سوچتے ہیں کہ یہ شخص بہت لوگوں کو گمراہ کر رہا ہے, یہ لوگوں کو ایکسٹریمسٹ کر رہا ہے, یہ لوگوں کی زندگی میں بے سکونی پیدا کر رہا ہے, اچھے بھلے سب مل کے رہتے تھے اب یہ تفرقے پیدا کر رہا ہے. آپ سوچ کے فرق کو دیکھ لیجئے کہ ایک وہی چیز جو اللہ تعالیٰ جس کو ایک مشن بنا کے اللہ کے نبی کو اس کے سلسلے میں بھیجتے ہیں, تو ایسے لوگوں کو جو اپنے باپ دادا سے نسل در نسل جھوٹے خداؤں اور بتوں کی پرستش کرتے آئے تھے, ان کو وہ جھوٹ سچ لگنے لگا اور یہ سچا دین جھوٹ لگنے لگا. کیا آج بھی ایسا نہیں ہے؟ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ جب یہ دین شروع ہوا تھا, الدین بدو غریبا, جب دین اسلام آیا شروع شروع میں لوگوں کو دکھا تو بڑا اجنبی لگا. یہ کیا ہوا؟ غریب کا لفظ عربی میں اجنبی کے لیے آتا ہے, یہ وہ غریب نہیں ہے. ہماری زبان میں جو لفظ غریب ہے اس کو غریب اس لیے کہتے ہیں کہ لوگ اس کو دیکھ کے اجنبی بن جاتے ہیں کہ یہ کچھ مانگی نہ لے, یہ ہمارا نہیں. ورنہ غریب کا لفظ غربا سے, غروب کا لفظ, یعنی جیسے چھپ جانے کا معنی ہے نا, تو بالکل اجنبی, سٹرینجرز. یہ کیا ہو گئے, ان کو نئی باتیں کر رہے ہیں, آج تک تو یہ بات سنی نہیں تھی. اور آپ نے فرمایا کہ ایک وقت ایسا آئے گا, سیعودو, پھر ایک قیامت سے پہلے وقت آئے گا کہ دین اسلام بالکل اجنبی ہوگا. اب آپ سوچیے ذرا, جب اس بات کو سنتے ہیں تو جتنے الزام اسلام پہ لگتے ہیں, اور سچے مسلمانوں کو لوگ ایکسٹریمسٹ اور کبھی ٹیررسٹ اور کبھی کوئی اورسٹ کہہ دیتے ہیں, تو کیا وہ اس وقت اس کو وہ صحیح اسلام سمجھ کے جھٹلا رہے ہوتے ہیں؟ اب جب یہ بات سنتا ہے تو بندہ گھبراتا ہے, لیکن اللہ کے نبی نے پھر خوشخبری سنائی کہ فَتُوبَى لِلْغُرَبَى, تو خوشخبری ہے پھر ایسے اجنبیوں کے لیے جو اپنے معاشرے کے اندر اجنبی بن جائیں, جو اپنوں میں بیگانے بننے لگیں, جو اپنے دوستوں کے اندر آنے کے باوجود اپنے آپ کو بالکل ان سے مختلف سمجھے. تو جو اللہ کے دین کو قبول کرے گا دلیل کی بنیاد پہ, اس کو معاشرے کے رسم و رواج سے اور صدیوں کے خود ساختہ اور ایک رواجی دین سے ٹکرانا پڑتا ہے. یہی ٹکراؤ اس دور میں تھا اور یہی آج ہوگا اور یہی قیامت تک رہے گا. جس نے بھی حق کی آواز اٹھائی اس کو سب نے اچھا نہیں کہا, کیونکہ معاشرے میں زیادہ لوگ جو ہوتے ہیں نا وہ خواہشوں کے غلام ہوتے ہیں, یا پھر سنی سنائی کو دین کہتے ہیں. اب جب سچا دین آتا ہے تو اس میں تو نمازیں بھی ہوں گی اور اس میں تو جہاد بھی ہوگا اور محنت بھی ہوگی, تو لوگ چاہتے ہیں کہ اس ایک آواز کو بند کر دو. خام خواہ اس کی بات سن کے ہمیں بہت کچھ کرنا پڑے گا اور ماننا پڑے گا. تو لہٰذا ایسی ساری باتوں پہ لوگ کہتے ہیں کہ انہوں نے جب یہ سوال کیا, کیونکہ جب میں سیرت میں بھی یہ بات پڑھ رہی تھی تو میں نے حیران ہو کے سوچا کتنا بیوقوف تھا. اگر اس کو 5% بھی امید ہوتی کہ میں سچا نہیں ہوں تو کبھی یہ دعا مانگتا؟ اور آپ دیکھیے کہ خود ہی پھر اس دعا کے نتیجے میں مارا بھی گیا. लेकिन दूसरी एक तफसीर भी इसकी की जाती है, और वो क्या है कि यहाँ साइल से मुराद नबी सल्लल्लाहु अलैहि वसल्लम है, और इसमें इशारा है अल्लाह के नबी सल्लम की उस बददुआ के तरफ जो आपने अहले मक्का के लिए मांगी थी। हम जानते हैं कि 13 साल नबी सल्लम मक्का में रहे, बहुत ज़्यादा टॉर्चर्स भी थे, लेकिन अल्लाह की एक सुन्नत है कि जब नबी किसी इलाके में होते हैं तो वहाँ अजाब नहीं आता। सूरह तौबा में हम पढ़ चुके 3 वजूहात किसी जगह भी अजाब ना आने की, जिसमें एक बहुत बड़ी वजह नबी होता है, क्योंकि पिछली कौमों पे जब भी अजाब आने थे तो अल्लाह पहले नबियों को हुक्म देता था कि आप चले जाएं, जो ही वो निकल जाते ईमान वालों को लेकर फिर पीछे से अजाब आता। अब 13 साल तक तो अजाब ना आया, जब लोगों ने अल्लाह के नबी को इतना मजबूर किया कि मक्का छोड़ना पड़ा, तो उसके बाद फिर अल्लाह के नबी सल्लम ने एक बददुआ की थी इनके ऊपर कि अल्लाह ताला इन पर वो कहत भेजते जो हज़रत यूसुफ़ के दौर में भेजा था, जिसके नतीजे में फिर बहुत ज़बरदस्त किस्म का कहत आया कि हत्ता कि इनको जानवरों की चमड़ियाँ खानी पड़ी और हड्डियाँ तक खानी पड़ी। फिर ये अल्लाह के नबी ही के पास आए थे और दुआ मंगवाई कि अल्लाह के नबी प्लीज़ हमारे लिए दुआ करा दें कि अल्लाह ताला इस अज़ाब को टाल दे। तो बस कहते हैं कि इससे मुराद वो भी है, और दोनों बातें भी ठीक हो सकती हैं। यही कुरान पाक का एजाज है कि इसको आप जिस रंग में भी देखेंगे ये उसी तरह लगेगा, और जिस तरह ये मांगने की बात अगर पहले मानों में ली जाए तो इसका तذکرہ सूरह हज की आयत 47 में भी आता है कि वह यस्ताजिलूनक बिल अज़ाब, यानी ये बड़ी जल्दी अज़ाब को मांगते हैं। फिर इसी तरह सूरह यूनुस की आयत 46 से लेके 48 में, सूरह अंबिया की 47 में, अंबिया की 36 से लेके 41, नमल 67 से 72, सूरत सबा आयत 26 से लेके 30, और सूरत यासीन 45 से 53, और सूरत मुल्क आयत 24 से 27 तक, इन सब में ऐसी बातों का तذکرہ है कि ये लोग अजाब मांगते थे, चैलेंज करते थे, लेकिन अल्लाह ताला का वादा था कि अजाब अपने वक्त पे आएगा। तो अल्लाह ताला अब इनके इस मुतालबे के जवाब में कहते हैं कोई बात नहीं, लिल काफिरीन लैस लहू दाफे, जब ये अजाब आ जाएगा तो काफिरों से कोई इसको टालने वाला नहीं होगा। दाफे का लफ्ज़ दफा से है, दफा दूर करने को कहते हैं, यानी किसी चीज़ को हटा देना। कहा मांग लो, जितना शौक से मांगो, जितना भी तुम मांगोगे, जिस वक्त ये अजाब आएगा फिर काफिरों से कोई भी इसको हटा ना सकेगा, रोक ना सकेगा। मतलब ये है कि जब तक अजाब नहीं आया तो तुम्हारी खैर है, जब आ गया तो फिर तुम में से कोई भी नहीं बचेगा। क्या ये अजाब नबी की तरफ से होगा? नहीं, मिनल्लाहि ज़िल मआरिज, ये अल्लाह की तरफ से होगा जो बुलंदियों का मालिक है। ये है वो लफ्ज़ अल मआरिज, जिसकी वजह से सूरत का नाम भी अल मआरिज है। ऐन रॉ जीम इसका रूट है, और मआरिज मेरज या मेराज की जमा है। उर्दू में भी हम पढ़ते हैं ना मेराज, वाक़े मेराज, उरूज, ये भी इसी से है। अरजा का जो लफ्ज़ है ना, इसमें बुनियादी तौर पर दो चीज़ें पाई जाती हैं, झुकाव और बुलंदी, यानी किसी चीज़ का झुका हुआ होना, इंक्लाइंड, या फिर बुलंदी की तरह होना। अब जब कोई चीज़ ऊपर की तरफ जाती है ना तो फिर क्या होता है, आप देखिए कि थोड़ा सा आगे झुकना पड़ता है ना। जब आप पहाड़ी के ऊपर जाते हैं, जितना आप आगे झुकेंगे उतना आप आसानी से चलेंगे, तो बुलंदियों पे जाने के लिए झुकना पड़ता है। इस एक के अंदर ये दोनों मानी पाए जाते हैं। इसी से फिर अरजा का लफ्ज़ लंगड़े शख्स के लिए भी आता है, लंगड़ा यानी जिसकी एक टांग नहीं होती, आरज कहते हैं लंगड़ापन को या लंगड़ाना, क्योंकि जो लंगड़ा के चलते हैं ना वो भी एक साइड पे झुका हुआ होता है, और जहाँ फिर वो जाना चाहता है वहाँ थोड़ी सी मुश्किल के साथ चल के जाता है। और मेराज के मानी बुलंदी पर चढ़ने का जरिया, यानी सीढ़ी या जीना, ये भी इसी के अंदर आता है। अल्लाह के नबी को जब मेराज हुआ था तो उस वक्त भी आपको इस ज़मीन से उठाकर आसमान पर बुलंदियों की तरफ ले जाया गया। तो यहाँ अल्लाह ताला की ये सिफत आ गई कि वो ज़िल मआरिज है, यानी इतना बुलंदो वाला है कि उसके सामने सब हस्तियाँ, सब बुलंदियाँ जो हैं वो हिच हैं। आप देखिए कि अल्लाह ताला मकान के एतबार से भी आला है। मकान किसको कहते हैं? जैसे आप ये कहें कि आपका ये घर 10 फुट बुलंद है, फिर इसके ऊपर दूसरा फ्लोर है, बुलंदी है ना। या आप कहते हैं सतह समंदर से इतनी कोई चीज़ बुलंद है, फलां इतनी कम है, तो अल्लाह की ज़ात सातवें आसमान पर अर्श पे जलवा फरमाए। तो ऐसे जगह से अगर आप देखें तो अल्लाह ताला की ज़ात जो है वो इतनी बुलंदी पे है। और इसी तरह अगर एक मकान है और एक जमान है। जमाने के अतबार से अल्लाह ताला सबसे बुलंद से मुराद ये कि सबसे टॉप मोस्ट कैसे है कि वो सबसे पहले था और सबसे आखिर तक रहेगा। फिर आप अल्लाह ताला की सिफात को देखिए, अल्लाह ताला के कारनामों को देखिए, हर चीज़ से आपको पता चल जाएगा कि वो ज़िल मआरिज है, असल उरूज उसको है। दुनिया में अगर किसी को उरूज मिलता है ना, तो ये उसी की ज़ात से मिलता है। और अगर दुनिया में कोई बड़ा बन जाता है, तो उसको अपनी बड़ाई की बजाय अल्लाह की बड़ाई करनी चाहिए। इसी तरह ज़िल मआरिज से एक और भी मानी है कि वो ऐसी ज़ात है जिसकी तरफ फरिश्ते चढ़ते हैं। फरिश्ते आसमानों पे चढ़ते हैं ना, इसी तरह इंसानों के आमाल भी ऊपर चढ़ते हैं। तो बहरहाल ये तो गैब का मामला है, अल्लाह की ज़ात की ये खूबियाँ हैं कि वो बुलंदो बाला भी है और फरिश्तों को भी अल्लाह ताला से बात करने और सुनने के लिए बुलंदियों की तरफ जाना पड़ता है। तारुजुल मलाइकतु वर्रूहु इलैहि फी यौमिन कान मिक़दारुहु 50,000 सना। चढ़ते हैं फरिश्ते और रूह। रूह से मुराद जहाँ जिब्राइल अलैहिस्सलाम एक मुराद है, क्योंकि उनका लक़ब जो है वो रूहुल अमीन है, और पीछे मलाइका में आम फरिश्तों की बात है, तो इनको ख़ास तौर पे जिक्र कर दिया कि फरिश्ते तो चढ़ते ही हैं लेकिन साथ जिब्राइल अलैहिस्सलाम भी चढ़ते हैं। और इसी तरह रूह से दूसरा मानी मोमिनों की रूहें ली गईं। सूरत अल आराफ में हम पढ़ चुके कि इन्नल्लज़ीना कज़्ज़बू, जिन लोगों ने तकज़ीब की, झुटलाया हमारी आयतों को, तो उनके लिए आसमानों के दरवाजे नहीं खुलते। हाँ, ला यदखुलुल जन्नत हत्ता यलिजुल जमल फी सम्मिल हयात। लेकिन मोमिनों की रूहों के लिए आसमान के दरवाजे खुलते हैं। तो बाज़ कहते हैं इस जगह मोमिनों की रूहों की तरफ इशारा है, और इलही ही से मुराद अल्लाह की तरफ। कब, कितनी देर में चढ़ते हैं? फी यौमिन, एक दिन। कितना लंबा है वो दिन? काना मकदारुहु, उसकी मकदार, काफ दाल रॉ से कदर कहते हैं अंदाजे को, यानी वो एक दिन अंदाजन कितना बड़ा है? 50,000 सना। 50 कहते हैं 50 को, 5+10, यानी 5 के साथ 0 लगा देंगे तो 50 बन जाएगा। 50,000 कहते हैं 1,000 को, और सना कहते हैं सन को। ये जब हम कहते हैं ना सन 2000, तो सन भी वो यही लफ्ज़ है, अगर आप आयत को देखें तो इसी तरह ही लिखते हैं हम लोग ईयर के मानों में। तो पता क्या चला कि इधर अल्लाह ताला ने इस बात की खबर दी कि अल्लाह की ज़ात वो ज़ात है जिसकी तरफ रूह और फरिश्ते एक दिन में चढ़ते हैं, जिसकी मकदार 50,000 साल है। अब इससे क्या मुराद है? पहली बात तो ये है कि ये सारी की सारी बात जो है ये मुतशाबहात में से है। सूरत आले इमरान के आगाज़ में हम पढ़ चुके हैं कि आयतों की दो किस्में, कुछ मुहकमात होती हैं, सीधी सादी हुक्म वाली आयतें, नमाज़ पढ़ो, रोज़ा रखो और लाइक दिस, और कुछ मुतशाबहात हैं जिसका ताल्लुक़ अल्लाह की ज़ात से, गैब के मामलों से, जन्नत और जहन्नम से है। ना हम फरिश्तों की हालत जानते हैं, ना चढ़ने को जानते हैं, ना हम अल्लाह ताला के बारे में कोई तसव्वुर कर सकते हैं। तो बेहतर यह कि इसके बारे में कुछ भी ना कहा जाए कि फरिश्ते कैसे चढ़ते हैं, क्लाइम करते हैं, या चल के जाते हैं, या ऊंचे बड़े बड़े कदम लेते हैं कि क्या। लेकिन जो बात हमें रिवायात से मिल जाती है ना, वो ये मिल जाती है कि क़यामत का जो एक दिन है ना, वो 50,000 साल के बराबर का होगा। अब देखिए कि ये जो यौम का लफ्ज़ है ना, अमूमन ग़ुरूब आफ्ताब से लेकर अगले दिन के ग़ुरूब आफ्ताब के वक्त को कहते हैं, यानी सनसेट से लेके नेक्स्ट डे का जो सनसेट होता है उस वक्त को यौम कहते हैं। ठीक है, अब इसका हमारे हिसाब से तो आपको पता है कि 24 घंटे का एक दिन होता है ना, कभी रात लंबी कभी दिन लंबा, लेकिन टोटल दोनों का जमा कर लें तो वो 24 घंटे बनते हैं। जो ज़मीन एक सैयारा है ना, इसके ऊपर का जो दिन है ये 24 घंटे का होता है। थोड़ा सा आप ऊपर चले जाएँ, चाँद पे पहुँच जाएँ, तो चाँद पर आपको पता है कि एक दिन जो है वो हमारे 1 महीने के बराबर हो जाता है। यानी अल्लाह करे अगर कभी वो वक्त आए कि आप जाके चाँद को देख लें, तो वहाँ 1 महीने के बराबर एक दिन होगा। इसी तरह एक और सैयारा है अतारुत, मरकरी बोलते हैं जिसको, वहाँ पे हमारा एक दिन जो है वहाँ के 88 दिनों में बदल जाता है। और ये सारा फ़र्क किस चीज़ का? सूरज से उनके फासले का फ़र्क, ज़मीन, सूरज, घूमना, ये सब कुछ है। फिर इसी तरह आप देखिए कि जो कुतबैन होते हैं, यानी जिस तरह एक उसमें नॉर्वे को भी आप ले सकते हैं, आप तो इसको बहुत ही अच्छी तरह समझ सकते हैं ना, तो जो कुतुब शिमाली और कुतुब जनूबी होते हैं ना, तो वहाँ तकरीबन 1 साल का भी होता है। यानी यहाँ तो अब आप देखते हैं ना कि हमारे पास आजकल तो रात हो ही नहीं रही ना किस्म की, अगर आप देखें पूरा अंधेरा तो छाता ही नहीं है। इसी तरह जब आप बहुत ऊपर चलते जाएं जहाँ जिंदगी मुमकिन नहीं, तो वहाँ एक साल में सूरज का एक पूरा चक्कर पूरा होता है कि जिसमें एक रात और दिन का आप अंदाज़ा करें। तो अब आप देखिए कि जब ज़मीन पे मुख्तलिफ जगहों पे जाने से दिन इतने छोटे या बड़े हो सकते हैं, कभी ये कभी वो, तो अब वहाँ कैसे है 50,000 साल हमें नहीं पता। हाँ, ये रिवायात में आता है कि अल्लाह ताला ने ज़मीन व आसमान को 6 दिनों में पैदा किया था, और वहाँ एक एक दिन की मिकदार जो थी वो 1,000 दिन थी, 1,000 साल के बराबर थी। तो बहरहाल इसके ऊपर मुख्तात बात चाहिए कि अल्लाहु आलम, लेकिन इससे अल्लाह ताला की बड़ाई, उसकी मैजेसिटी और उसकी खूबी को देखा जा सकता है कि देखो वो ज़ात जो इतना कुछ कर रही है, तो फिर वो तुम पे अगर अजाब भेजेगी तो कोई तुम्हें उससे बचाने वाला होगा। इसी तरह ये दिन की जो बात है, एक रिवायत में आता है कि क़यामत की मुद्दत 50,000 साल है, और जो लोग ज़कात नहीं देंगे उनको इस पूरे वक्त में वो माल तपा कर, यानी उसको गर्म करके उनकी कमरों पर लगाया जाएगा, यानी जैसे स्टैम्प्स होती है ना इस्त्री की। इसके बरक्स बंदा मोमिन को वो दिन बस ऐसे ही लगेगा जैसे फ़र्ज़ नमाज के सजदे के बराबर। तो अब कैफियत बदल गई ना। तो अल्लाह सुबहाना ताला कहते हैं कि तुम उस अजाब को मत मांगो। और बाकी रह गई बात, ये नबी इनको तकलीफ़ होती है इन सारी बातों से, तो फसबिर सब्रन जमीला, फिर है नबी बस आप तो सब्र ही कर लीजिए, क्योंकि जब लोग आपकी सच्चाई को छुटाते हैं, जब लोग आपकी नेकी के बदले में बुराई करना चाहते हैं, तो फिर उसका कोई जवाब नहीं है ना, बस ठीक है आप सब्र कर लीजिए। और कौन सा सब्र? सब्रे जमील। और सब्रे जमील क्या होता है? सूरत यूसुफ में हम इस पर डिटेल से बात देख चुके कि असब्रु ला शिक व तफीहा, ऐसा सब्र जिसमें शिकवा ना किया जाए, पी जाने के मानों में। अब देखिए कि सब्र वैसे ही बड़ा मुश्किल है और सब्रे जमील तो उससे भी मुश्किल है, लेकिन इसके नाम से पता चल रहा है कि सब्रे जमील गो के मुश्किल है, लेकिन इसका अंजाम बड़ा खूबसूरत है। तकलीफ सह ली जाए, लेकिन चेहरे के तासुरात से, इनडायरेक्ट गुफ्तगू से, किसी तरीके से तकलीफ देने वाले को अंदाजा भी ना दिलाया जाए कि मुझे तुम्हारी ये बात बुरी लगी। और आप देखें कि ये बड़ा मुश्किल काम है। इंसान नमाजें जितनी मर्जी पढ़ा लें, उससे वो पढ़ लेगा, लेकिन जब तक किसी की बात के जवाब में उसको सुना ना दे, चैन नहीं आता। नमाज पढ़ते हुए भी उसको वही ख्याल आएगा कि मुझे कह के कुछ जाएगा कहाँ। तो सब्रे जमील जिस कदर तल्ख और नागवार होता है ना, इसका फल उतना ही मीठा होता है। जो लोग मीठा फल खाना चाहते हैं ना, फिर उनको सब्रे जमील करना पड़ेगा। मक्की दौर में आप देखिए 13 साल सब्र ही तो किया था, और आप देखेंगे आगे सूरत मुजम्मिल में भी सब्रे जमील की बात होगी, हजरन जमीला की बात होगी। तो इससे पता चलता है कि दावत के रास्ते में चोटें तो पड़ती हैं, लोग आपको पत्थर तो मारे ना मारे, तानों के समझें कि पत्थर मारेंगे, फूल तो कोई कम ही मारेगा, लेकिन वो आपकी तरफ कोई ऐसी बातें ज़रूर मार देगा कि जिसकी वजह से आप सोचने पे मजबूर हो जाएं, तो कहा कि बस आप सब्र करें। ये आपको चिढ़ाना चाहते हैं, ये अब आपकी तरफ महाजराई पे उतर आए हैं ताकि ज़रा एक सख्त बात करें तो आगे से ये भी करें, तल कलामी हो और फिर हम इनको बदनाम करें। देखा, ये होते हैं मुसलमान, ज़रा आप इनके बुतों को छेड़ें ताकि ये आपको बदनाम करें, यानी आप देखिए ये एक्सप्लॉयटेशन के मानों में भी है, और ऐसा शैतान ने हर दौर में करवाया। उसका दिल चाहता है कि दीन की बात करने वाले बदनाम हो जाएं, ताकि आराम से दीन को बदनाम कर दें, बस एक जुमला ही फिर बोल देंगे ना, ये सिखाता है इनको इनका दीन। आज भी देखें ख़ास तौर पे, अब आप सब जो कुरान के साथ जुड़े हुए हैं, आपको बहुत ज़्यादा एहतियात करने की ज़रूरत है, क्योंकि जब शुरू में आप आते हैं तो लोग समझते हैं ये अभी हमारे ही जैसा शख्स है, लेकिन अब जब आप कुरान पाक पढ़ चुके हैं, तकरीबन करीब है आपका पूरा होने के, अब आपकी एक एक चीज़ को लोग इस तरह देखेंगे जैसे कोई माइक्रोस्कोप में देखता है। अच्छा जी, कुरान पढ़ के ऐसे हैं, पहले वो आपको एक्सप्लॉयट करेंगे और आप हो गए तो फिर बदनाम करेंगे। सारी बातों का एक जवाब है, पी जाओ, हर बात का जवाब देना ज़रूरी नहीं, कुछ फैसले अल्लाह पे भी तो इंसान डाल दे। अब देखिए कि क्या हम अपना हर बदला खुद ले सकते हैं? हम दीन का काम छोड़ देते हैं, हमें नहीं पसंद लोग हमें बुरा के, जी हमें नहीं सुननी बातें, तो आप छोड़ दीजिए। क्या आपका ख्याल है फिर लोग आपको सीने से लगाएंगे, गले से लगाएंगे, फिर हर लम्हे लोग आपको और नई तरह से सताएंगे? यहाँ तो लोग सता रहे हैं ना, आप अल्लाह का दीन छोड़ेंगे तो आपको फिर अल्लाह की तरफ से टॉन्ट आएगी। तो बेहतरीन बात वही है कि इंसान اللہ ہی کے راستے میں لوگوں کی یہ چھوٹی چھوٹی باتیں سن لے اور اپنی اس بات پر جمع رہے تاکہ کل اللہ تعالیٰ کے سامنے کچھ پیش تو کر سکے. آپ دیکھیے کہ کبھی آپ نے دیکھا ہوگا جب ہنڈیا پکتی ہے نا تو اس کے اندر بہت جوش اٹھتا ہے, اور آج کل جیسے ٹائٹ ڈھکنز والی ہوتی ہیں باہر سے بالکل نہیں پتہ چلتا, حتیٰ کہ اب تو ایسی بھی چیزیں نکل آئیں کہ باہر سے وہ گرم بھی نہیں لگ رہی ہوتی لیکن جب آپ ڈھکن اٹھاتے ہیں نا تو پھر اس میں سے بھاپ نکلتی ہے, پھر اس سے خوشبو آتی ہے, کیا ہے اس میں, جل گیا کہ نہیں جل گیا. اللہ تعالیٰ بندے کو ایسا صبر سکھاتا ہے کہ ہنڈیا کی طرح وہ ساری بھاپ کو اندر آنے دے, فریشر آ جائے, اسٹیم آ جائے, لیکن وہ اندر ہی اندر کر دے, کوئی بات کرے اور اس کو ایسے احساس دلایا جائے کہ کوئی بات ہوئی نہیں. یہ ہوتے ہیں وہ حوصلے جن لوگوں سے اللہ اپنے کام کراتا ہے. بڑے بڑے طوفانوں کو اپنے اندر پی جاؤ, ایسے لگے مطمئن ہو کہ کچھ ہوا ہی نہیں. آپ پڑھتے ہیں لوگوں کے قصے کہانیاں, بیٹھے ہوئے تھے کسی نے آ کے ان کو خبر دی آپ کا جہاز ڈوب گیا تو مطمئن پڑھاتے رہے کام کرتے رہے, نماز پڑھ رہے تھے کسی نے کہا آپ کو پتا آپ کے گھر میں آگ لگی, پرسکون ہو کے نماز پڑھتے رہے, سلام پھیری, لوگوں نے کہا آپ کو فکر نہیں ہوئی کوئی, کہا نہیں مجھے تو آگے کی آگ یاد نظر آ رہی تھی, مجھے یہاں کی پرواہ بھی نہیں ہوئی. یعنی اب دیکھیے کہ اس سے پھر آپ کا حوصلہ بڑھتا ہے, اور اللہ کی طرف بلانے والے کے لیے یہ چیز لازم ہے, اس کے بغیر دین کا کام نہیں ہوتا. اور ایسے صبر سے جو بات کی جاتی ہے نا اس کے ساتھ پھر اثر پیدا ہوتا ہے, پہلے اپنے اندر درد پالنا پڑتا ہے پھر اس کے بعد آپ دیکھیں گے بات میں اثر ہوگا. اس کے برعکس بالفرض آپ دین کی دعوت دے رہے ہیں, لوگ باتیں سنائیں, کوئی آپ کو ادھر کی سن لی کوئی ادھر کی سنی, آپ آ کے خیر سے بیٹھے درس دینے اور آپ ہر دو جملوں کے بعد ایک طنزیہ جملہ بولیں, ایک ٹانٹنگ بات کریں, ایک کوئی ایسی بات سنائیں کہیں آپ رونے ہی لگ جائیں کہ ہائے لوگ بڑا ستاتے ہیں, کیا ہوگا, حق ادا ہوگا کتاب کا؟ وہ تو آپ کی دکھ بھری کہانی تو بن جائے گی لیکن اللہ کی کتاب نہیں بنے گی, اور جو بیچارے تھوڑے سے بیٹھے ہوں گے وہ بھی نہیں آئیں گے کہ یہ تو اپنے ہی غم سنا رہے ہیں, ہم تو قرآن پڑھنے آئے. اس لیے فوکس ہو کے اپنا کام کرتے جائیں اور سارے معاملے اللہ پہ چھوڑ دیں. کوئی ستائے, یہ بھی خوش قسمتی ہے کہ اللہ کے راستے میں کوئی ستایا جائے, ورنہ کہاں کسی کی قسمت کہ اس کو اللہ کے راستے میں ستایا جائے, کیونکہ آپ دیکھیے کہ جہاں کوئی تعلق ہوتا ہے نا وہیں کچھ نہ کچھ بات ہوتی ہے نا. آپ کی جس دوست کو آپ پہ مان ہے وہی آپ کو کوئی کام دیتی ہے نا, چلے آپ میری یہ خدمت کر دیں, یہ پکا لیں, یہ کھا لیں, کلیننگ کر دیں, ہر ایک کو تو وہ کام نہیں آپ دیتے. بالکل اللہ اپنے راستے کے غم تکلیفیں اپنے بندوں کو دیتا ہے, تو اس لیے کہا بس فصبر صبرن جمیلا, تین لفظ ہیں اس پوری آیت میں, فصبر صبرن جمیلا. بس خوبصورتی کا راز یہی ہے کہ جو بندہ اللہ کے معاملے میں دوسروں کی باتوں کو پی جائے اور برداشت کر دے. پھر ساتھ ہی کہا انہم یرونہ بعیدا, یہ تو اس کو دور دیکھ رہے ہیں. کون انہم, کون ہے یہ؟ سائل ہے, عذاب کے مطالبے کرنے والے. کیا کہتے ہیں؟ کہ یہ تو بڑا دور ہے. حالانکہ یرونہ بعیدا, یہ اس کو دور سمجھ رہے ہیں, ہو سے مراد یہاں عذاب ہے, لیکن وہ نراہ قریبا, ہم اس کو بڑا قریب دیکھ رہے ہیں. کون کس کو قریب دیکھ رہا ہے؟ اللہ کی ذات اس عذاب کو بہت قریب دیکھ رہی ہے. ان کو تو لگتا ہے کہ ہمیں تو یہ کچھ ملنا ہی نہیں ہے, ہم پہ تو یہ وقت آنا ہی نہیں ہے, لیکن اللہ تعالیٰ کہتے ہیں یہ یقینی ہے. دور سے مراد ناممکن اور قریب سے مراد اس کا یقینی واقع ہونا ہے. یعنی کافر تو قیامت کو ناممکن سمجھتے ہیں اور مسلمانوں کا عقیدہ کیا کہ وہ آنکھیں رہے گی. یہاں نراہو میں مسلمان بھی آتے ہیں کیونکہ ایمان والے کو قیامت دور نہیں لگتی, کیونکہ عربی کا ایک محاورہ ہے کہ کل ما ہوا آتن فہو قریب, ہر ایک جو آنے والی چیز ہے وہ قریب بھی ہے. دیکھیے کوئی گھر سے نکل آیا ہو آپ کے پاس آنے کے لیے تو ہر لمحہ وہ آپ سے قریب ہی ہو رہا ہے نا, تو اسی طرح یہ جھٹلا رہے ہیں, جھٹلانے دیں, لیکن وہ قیامت جو ہے وہ آنے والی ہے. اور ویسے بھی اب دیکھیے کہ مم ماتا فقد قامت قیامت ہو, کہ جو مر گیا اس کی قیامت تو آ گئی, تو لہٰذا ان کو دور لگتا ہے, دور نہیں ہے. وہ اصل قیامت دور بھی ہوئی لیکن ان کی موت کے وقت پہ ان کو پتہ چل جائے گا کہ ہم لوگ کتنی بڑی غلطی میں تھے. پھر اب اللہ تعالیٰ اس دن کی کچھ مثالیں دے رہے ہیں اور اصل میں یہ قیامت کا منظر ہے. یوم تکون السماء کالمہل, جس دن آسمان پگھلے ہوئے تانبے کی طرح ہو جائے گا. اب قیامت کا منظر ہے, ذرا اس کو تصور میں لائیں تو پھر ہی آپ اس کو اس سے پناہ مانگ سکیں گے کہ اللہ تعالیٰ ہم پہ اس دن اپنا رحم کر دینا. کہا کہ وہ پگھلے ہوئے تانبے کی طرح ہوگا, मुहुल का लफ्ज जो है ना, ये तिलछट के मानों में है। पिघला हुआ तांबा और तेल की तलछट। कभी आपने पकोड़े बनाए हो तो आखिर में जो घी के अंदर नीचे लेसदार काले रंग की चिकनाई जो चमचे को भी लग जाए तो कितनी देर उतरती नहीं, उसको तिलछट कहते हैं। यानी कयामत के दिन आसमान जो आज नीला है, खूबसूरत है, ये अपना रंग बदलेगा और होते होते कैसा हो जाएगा, सुर्ख हो जाएगा। तांबा सुर्ख रंग का होता है ना, रेड कलर का, बर्निंग कॉपर की तरह हो जाएगा। सूरत अर-रहमान में भी इसके लिए जो लफ्ज़ इस्तेमाल हुआ था, कद्दीहान, हाँ देहान, फिर वर्दा, सुर्ख गुलाब के फूल को वर्दा कहते हैं ना, तो पता चलता है कि कयामत के दिन आसमान सुर्ख बिखरी हुई पंखड़ियों की तरह हो जाएगा। यानी इतनी बड़ी तबाही आएगी कि आसमान का रंग बदल जाएगा। अल्लाह अकबर, आप सोचें जरा कितनी शिद्दत होगी। पहले दौर में जरा आसमान का रंग सुर्ख देखते थे तो लोग कहते थे कहीं कत्ल हुआ है, सुर्ख आंधी चली है। अब तो शुक्र इसलिए नहीं होता कि फिर तो हर वक्त ही ये कुछ रहेगा। तो कयामत के दिन जब ये सब कुछ होगा तो अल्लाह ताला कहते हैं कि जरा सोचो कि तुम किधर होगे। अपने आप को उस दिन के लिए तैयार कर लो। व तकूनुल जिबालु कलिहन, और पहाड़ ऐसे हो जाएंगे जैसे धुंकी हुई रुई। यानी दुनिया में बड़ी बड़ी चीजें यही दिखती हैं ना, आसमान पहाड़। तो जब इतनी बड़ी चीजों का ये हाल हो जाएगा कि इनको अल्लाह ताला उठा के रख देगा, जिबाल जो है वो इहन की तरह होंगे, और इहन किसको कहते हैं, धुंकी हुई रुई को। सूरत अलकारिया में भी आता है ना, वतखून उल जिबाल उकल इहन इल मनफूश, बिखरी हुए जैसे पतंगों की तरह पहाड़ होंगे। जरा सोचें इसको, धुंकी हुई रुई, यहाँ इहन कौन सी है, रुई, जैसे रंगदार सूत को कोई धुन से या कोई रुई को धुने तो उसके बाद वो जो छोटे छोटे रुआ उड़ने लगता है ना, वो इसके अंदर तसव्वुर में आता है। कोई पहाड़ सोचें, आप अपने इर्द गिर्द की पहाड़ देख लें और ये सारे पहाड़ किस तरीके से रेजा रेजा हो जाएंगे। दुनिया में देखें कि पहाड़ों के रंग मुख्तलिफ है ना, कहीं सुर्ख हैं, कहीं काले हैं, कहीं सफेद हैं। तो कल क़यामत के दिन जब उड़ने लगेंगे तो ऐसे लगेगा कि जैसे बिखरी हुई रुई के गाले उड़ रहे हैं। वला यसलु हमीमुन हमीमा, और उस दिन कोई जिगरी दोस्त अपने जिगरी दोस्त को ना पूछेगा। हालांकि युबस्सरू नहुम, वो एक दूसरे को दिखाए जाएंगे। अब इंसानों की हालत बताई जा रही है, बेजान मखलूकात का तो हाल ये था, लेकिन इंसानों के ऊपर जब इतनी बड़ी मुसीबत पड़ेगी तो उस वक्त हाल क्या होगा कि वला यसअलु हमीमुन हमीमा, पूछने के मानों में, यानी टेक केयर करने के मानों में, कि गहरा दोस्त। हमीम का लफ्ज है ना, ये हमुन से है, हम्मा हुम्मा कहते हैं अरबी में बुखार को, हीट टेम्परेचर को, और हमीम खौलते हुए पानी को कहते हैं। फाइल का वजन है इसमें, वैसे ही कंटिन्यूटी होती है। तो वो दोस्त जो दूसरे की मोहब्बत में गर्म जोशी दिखाए उसको हमीम कहते हैं, जैसे फास्ट फ्रेंड के मानों में, बेस्ट फ्रेंड। हाँ अल्लाह ताला कहते हैं कि ऐसे प्यारे दोस्त जो दुनिया में एक दूसरे के जिगरी दोस्त थे, वो एक दूसरे का हाल भी ना पूछेंगे। हालांकि यो बसरू नम दिखाए जाएंगे, इससे पता चलता है कि मैदाने माशर में जो हमारे पटारे खुलेंगे ना, तो हमारे प्यारे जिगरी दोस्त भी देख रहे होंगे। आज हमने जितनी मर्जी अपने ऊपर मुख्तलिफ किस्म की खालें पहन ली, हमने अपने आप को बदल दिया, अंदर कुछ था बाहर कुछ था, हमारे दोस्त साथी हमें बहुत बड़ा समझे, नेक समझे, कल कयामत के दिन सारी कहानी खुल जाएगी। आप सोचें, आप किसी मुश्किल में फंसी हो और आपकी दोस्त सामने खड़ी हो, देख भी रही है लेकिन कोई बात नहीं मानेगा। यही बात सूरह बस में भी आती है कि यौम यफिर्रुल मरउ मिन अखी, रिश्तों के नाम ले लेके अल्लाह ताला पुकारते हैं कि जिस दिन आदमी भाग रहा होगा अपने भाई से, माँ से, बीवी से, बेटे से, क्यों, क्योंकि लिकुल इमरिम मिनहुम यौम इज़िन शअनुन युग्नी, उस दिन हर बंदे की अपनी हालत बड़ी ख़राब होगी, उसको फिक्र ये होगा कि कहीं मुझे ना पकड़ ले, मेरे से कोई माल ना पूछ ले। और लफ्ज़ जो बस रू ना हम जो है ना, ये बसरा से है, एक होता है बसरा बासवादरा, लेकिन ये बसरा बाप तफ़ील है, इस तरह दिखाना के पहचान हो जाए। इससे पता चलता है कि क़यामत के दिन लोग एक दूसरे को देख रहे होंगे। मतलब यह है कि कोई ये ना सोच ले कि इतना बड़ा मैदाने महशर है, वो दूर से दिखेगा, बाद में कहेंगे अरे भाई मैंने तो तुम्हें पहचाना ही नहीं। एक एक को क्लोजअप में ले जाके दिखाया जा रहेगा कि देखो ये हैं वो तुम्हारे दोस्त। अच्छा यहाँ तो ये बात आ गई ना काम नहीं आएंगे, लेकिन पीछे हम पढ़ चुके हैं कि मुझे आयत का नंबर याद नहीं है, लेकिन उसमें आता है कि क़यामत के दिन सारे दोस्त में वो दुश्मन बन जाएंगे, इल्लल मुत्तकीन, यानी सिर्फ अल्लाह के नाम के ऊपर जो दोस्तियाँ होंगी ना वो कायम रहेंगी। क़यामत का झटका इतना शदीद होगा कि दुनिया के हर ताल्लुक, कारोबारी और नेबरहुड का ताल्लुक, फैमिलीज का बेस पे कोई ताल्लुक है, सारे लोग जो वो एक दूसरे से आंखें फेर लेंगे, लेकिन मुत्तकी, दीनदार, अल्लाह के लिए मोहब्बत करने वाले जो लोग हैं ना वो वहाँ काम आएंगे। और अगर आप देखें ना तो सच्ची बात है कि दुनिया में भी किसी के लिए अगर सच्ची तड़प है ना तो वो एक दीनदार के दिल में दूसरों के लिए। बस तो बस सगे माँ बाप के दिल में वो मोहब्बत नहीं होती बच्चों के लिए, वो उनको बुरे काम करते हुए देख के कहते इट्स ओके नो प्रॉब्लम, लेकिन जिसको आखिरत खुली आंखों से दिखती है फिर वो नहीं रुक सकता। तो इससे क्या पता चलता है कि दीन खैरख्वाही का नाम है, अद्दीनु नसीहा। नबी सल्लम ने फरमाया कि दीन खैरख्वाही का नाम है। साहबा ने पूछा वली मन, किसके लिए अल्लाह के नबी? तो आपने फरमाया कि ऊपर से लेके हुक्मरानों से लेके आम उलमाए कराम से लेके आम लोगों तक हर एक के लिए दीन खैरख्वाही सिखाता है। आज अगर इस लफ्ज़ को अगर हम आम कर दें कि दीन तो भाई सिंसियरिटी का नाम है, वेल विशिंग का नाम है, तो हो सकता है कि लोगों को जो एक रिएक्शन हुआ वह दीन और दीनदारों से वो कम हो जाए। तो बहरहाल उस दिन की अल्लाह ताला रसवाइयों से हमें महफूज रखे कि वहाँ कोई किसी के लिए नहीं कर सकता। युबस्सरूनहुम यवद्दुल मुजरिमु लौ यफ्तदी मिन अज़ाबी यौमी इज़िम बी बनी। उस दिन मुजरम चाहेगा, ये मुजरिम कौन है? जिसने जुर्म किया, और उसका जुर्म क्या था कि जो काम अल्लाह ताला ने उसको करने को कहा था उसने वो नहीं किए, ज़िंदगी ज़ाया कर दी, पर्पज़ ऑफ लाइफ को नहीं समझा, ख्वाहिशों में पड़ गया। अब वहाँ वो मुजरिमों के कटहरे में, क्रिमिनल्स में है वो, और वहाँ जा के फिर कुछ ख्वाहिशात रखेगा। एक ही स्ट्रेच में सुन लीजिए क्या कहेगा, काश मैं आज के अजाब से बदले में दे दूँ बी बनी अपने बेटे को। ज़रा सोचिए, बल्कि बनीन था ये, अपने बेटों को, कि अल्लाह मेरे सारे बेटे ले ले और मुझे आग से बचा ले। नहीं माना जाएगा तो क्या कहेगा, वसाहिबती ही, मेरी बीवी को आग में डाल दे लेकिन मुझे छोड़ दे। फिर भी नहीं माना गया तो वह अखीख, तो मेरे भाई को ले ले। फिर भी नहीं माना गया, फिर क्या कहेगा, वह फसीलती हिल्लती तुवी, मेरे सारे कुंबे बिरादरी को लेके आग में डाल दे जो मुझे बड़ी जगह देता था। तू भी कलस आवा यूवी से है, जगह देना, यानी फैमिली हमारी बहुत बड़ी सपोर्ट होती है ना, हम अपनी फैमिली को नहीं भूलते चाहे कहीं भी दुनिया में पहुंच जाएं। तो फसील का लफ्ज़ है ना, ये एक दादा की औलाद के लिए आता है अरबी ज़ुबान में, अशीरे का लफ्ज़ है, कबीले का लफ्ज़ है, तो फसीला ख़ानदान के मानों में, क्योंकि वो कबीले से जुदा होता है। अब देखिए दुनिया में यही सारे रिश्ते हैं ना जिनकी वजह से अल्लाह को नाराज़ करते हैं और भूलते हैं, इन्हीं को नाराज़ नहीं कर सकते, तभी तो अल्लाह के हुक्मों की परवाह नहीं करते, वहाँ नाम ले लेके लोग कहेंगे। और बिल्कुल यही चीज़ थोड़े से अल्फाज के फ़र्क के साथ सूरह बस में भी आप पढ़ेंगे, पकड़ो इनको डालो आग में, ये बड़ी मुझे जगह देते थे, अल्लाह कह के मैंने तेरे कुंबे को क्या करना है, कहेगा अच्छा, वह मन फिल अर्दी जमीयन, जो ज़मीन में ना सबको ही ले ले, तुम मयुंजी, बस मुझे छोड़ दे, फिर मुझे निजात दे दे। देखिए कितना फैयाज हो रहा है ना, दुनिया में बच्चों को अल्लाह की तरफ नहीं लगाया, बीवी को नहीं समझाया, ख़ानदान से अल्लाह के लिए लड़ाई मोल नहीं ली, और आज इतना सखी हो रहा है कि सबको पेश कर रहा है कि अल्लाह जो तू कहेगा मैं इनके साथ करने को तैयार हूँ। तो क्या उसकी कदरदानी होनी चाहिए? कल्ला, हरगिज़ नहीं, नेवर, पास रखो अपने। अब क्या करना है इसको, ये तो ऐसे ही लगता है जब वक्त गुजर जाए और कोई एक्सपायर टिकट ला ला के किसी को दिखाए कि ये टिकट्स पकड़ लो और मुझे आगे जाने दो, अल्लाह ताला कहेंगे छोड़ दो इसको, इसको क्यों किधर ले जाओ, इन्नहा लज़्ज़ा, बेशक वो तो एक आग है। ये लज़्ज़ा जो है ना, ये जहन्नुम की सिफत है। कैसी है ये? नज़ाअत लिश्शवा, जो खालों को उधेड़ देने वाली है। शवा कहते हैं जिस्म के अतराफ को, किनारों को, हाथ पाँव, और वो अज़ा जिन पर जख्म लगने से मौत वाकई ना हो। अरबी में कहते हैं रमाहा फअश्वाहु, यानी उसने उसे तीर मारा तो उसके अतराफ पर लगा, यानी ऐसे उस पर लगे जिससे मौत वाकई हो जाए, फिर तो बंदा मर जाता है ना। तो जहन्नुम इनको मौत नहीं देगी, بلکہ ان اعضاء کو جلائے گی جن کے جلنے کی ان کو تکلیف ہوگی لیکن ان کو موت نہیں آئے گی. سکین، کھال، ان کی کھالیں بدلی جائیں گی. پیچھے پڑ چکے سورت نساء میں ہم کلما نزجت بدلنا ہم جلودن غیرہا، جب ان کی کھالیں گلگل کے نیچے گریں گی تو ہم ان کو نئی کھالیں دیں گے. اور غالباً ابن عباس کا قول ہے کہ کھالوں کے بدلنے کا یہ عمل ایک ایک منٹ میں 70 70 بار ہوگا، اور اس سے جو بھی کم یا زیادہ ہو تو سوچنے کی بات ہے کہ وہ آگ جس سے ایک انسان بچتا ہے وہ وہاں ہوگی. تدعو من ادبر وتعالى، واللہ وہ پکار رہی ہے. یہ تدعو کس کی صفت ہے؟ آگ کی، یعنی جہنم جو ہے اس دن پکارے گی، بولے گی، اللہ تعالیٰ اس کو بولی دے دے گا. اب دیکھیں اللہ کے لیے کیا مشکل ہے. حدیث میں آتا ہے کہ قیامت کے دن جب میدان محشر میں جہنم لائی جائے گی تو اس کی زبان ہوگی، گردن ہوگی اس کی، اور میدان محشر میں سے چن چن کے لوگوں کو کھائے گی جیسے مرغی دانہ چنتی ہے. تدعو وہ پکار رہی ہے کس کو؟ من ادبرا، جس نے پشت پھیری، دین سے منہ پھیر کے چل پڑا، ادھر ادھر لے گیا. وتولیٰ، اور بالکل ہی سرتابی کر دی، حق سے منہ کر پھیر لیا. اور اس کے برعکس کیا کیا؟ یعنی اللہ سے اور دین سے تو پیچھے ہٹا. وجمع فاعوا، اور مال کو جمع کیا اور گن گن کے رکھتا رہا. کیا کردار سامنے آ رہا ہے؟ ایسے لگتا ہے کہ ایک ایسا کردار ہے جس کو بلایا جا رہا ہے اللہ کے دین کی طرف، تو وہ کہتا ہوں مجھے نہیں چاہیے، پرواہی نہیں ہے. اس میں آپ دیکھیے کہ دو جرم دکھ رہے ہیں نا اس شخص کے، ایک تو حق سے انحراف اور دوسرا ایمان لانے سے انکار. دنیا پرستی، مال کو جمع کرنا، بخل. یہ مال کے جمع کرنے کی حرص ہی تو بندے کو دین کی طرف آنے نہیں دیتی، جس کی وجہ سے وہ بندہ آج جہنم کا لقمہ بننے والا ہے. اور ایسا شخص جو ہے اس دن وہاں پریشان ہوگا. یہاں لفظ آیا ہے وجمع، جمع کا لفظ تو ہم جمع کے اردو میں بھی سمجھتے ہیں. و او آ کا لفظ جو ہے اس کو دیکھ لیجئے، ویاتن کا لفظ ہے. او آ کہتے ہیں تھیلی میں کوئی چیز ڈال کر منہ بند کر دینا. پہلے دور میں آپ نے دیکھا ہے کہ جو بوڑھی خواتین ہوتی تھیں نا، ان کے پاس گتھلیاں سی اور تھیلیاں سی ہوتی تھیں، اس میں پیسے ڈال کے تو لٹکا لیتی تھیں. اس کو ویا کہتے ہیں، تھیلی پاؤچ کے معنوں میں. یعنی مال کو جمع تو کرتا تھا لیکن کسی کو ہوا نہیں لگنے دیتا تھا. یعنی بالکل ایک بخیل شخص کا اس میں تصور آتا ہے کہ بند کر کے رکھ دیتا تھا بینک کا لاکر، وہاں زیور رکھا اور پھر کبھی کھولا ہی نہیں. شوق بڑا ہے اس کو دیکھنے کا. اب دیکھیں جب کوئی لاکر کھولتے بند کرتے ہیں اس وقت ان کے دل دیکھا کریں، تھک تھک کر رہے ہیں، دو چابیاں، ایک وہ کھول رہا ہے، ایک آپ کھول رہے ہیں، دروازے لاک ہو رہے ہیں، سیکیورٹی چیک کی جا رہی ہے، آپ کے کارڈ چیک کیے جا رہے ہیں، آپ کے فنگر پرنٹس لیے جا رہے ہیں، بعد میں آپ نے اس میں رکھا کیا ہوا ہے؟ ہاں آج آپ کی آنکھیں بند ہو جائے تو اس میں سے آپ کو ملنا کیا ہے؟ ساری زندگی وہاں پڑا رہا، نہ کسی نے زکوٰۃ دی، نہ کچھ دی، اور اتنی محفوظ جگہ میں رکھ دیا کہ جس کو زندگی بھر بھی نہ کھول سکے. اللہ تعالیٰ کہہ رہے ہیں کہ یہ وہ کردار ہے جمع فاعوا، مال کو جمع کر کر کے وہاں پہ رکھتا رہا. ان الانسان خلق حلوا، بے شک انسان بڑا تھوڑ دلا پیدا کیا گیا. حلو ہے، حالام عین سے روٹا یہ، کہ انسان بے حوصلہ، بے قرار، تنگ دل، جلد باز، بخیل، چلبلا، چھوٹی چھوٹی باتوں پہ آپے سے باہر ہونے والا، ری ایکشن پہ آنے والا. دوسروں کو دے تو ردی اور بیکار مال دے، اور خود لینا چاہے تو اچھا لے. یعنی بخل اور سٹنجینس، شخ کا مجموعہ، کہ یہ وہ شخص ہے جو دوسروں کو دیتا ہے تو اس کا دل بیٹھنے لگتا ہے، تھوڑ دل ہے. اور حلوا کا لفظ کہتے ہیں بے قرار شخص کو، بے ثبات، ایک حالت پہ جو قائم ہی نہ رہے.